नमस्कार, म जोतारे दाइबा। मेरो कविताको शीर्षक छ क्रान्ति। भयग्रस्त सडकमा लगाए कसैले कुचो, लखेट्यो बाटै फुक्ने गरेर। हुलमुलमा हामीले छाड्यौँ चप्पलहरू, छाड्यौँ दालमोठ चिउराको पोका, बोतलको अन्तिम घुटको पानी। हामीले पैताला त छाडेनौँ, तातेको रगत जोड जोडले उम्लिँदा सिङ तिखार्दै हतियारको आउँछन् उनीहरू। हामी बढ्छौँ हाम्रो सपना तिखार्दै, सपनाकै जुग पुरानो धारले लड्छौँ। धन्न छ उही बासी सपनाहरूको घान, जाँतो जस्ता रहेछन् यी आँखाहरू, हामीले स्वप्निल घेरोमा घुमाइरह्यौँ। देशले त पाल्ने रहेछ कुनै न कुनै मुकुट र ताजहरू, हामीलाई पाल्छन् चौतारीको काख, पिपल बोट नेरको आन्दोलित कुनो। फन्का मारिरहन्छौँ लगातार, एउटा आन्दोलनको सुरुवात, अर्को आन्दोलनको समाप्ति। यी क्रान्तिहरूको सर्कसमा भन्नुहोस् साउजी, हामी कतिन्जेल रहने तालिम प्राप्त जनावर। धन्यवाद।